第五十三课生词149页。 Kal ye kal. Ra ye ra. Ham ye ham. Tsar ye tsar. Tsar ya tsor. Rav ye rav. Rov rubchem.חנה, יחנה, ויחן. חשב, יחשוב. חטא, יחטא. עבד, יובד, יובד. אמץ, יאמץ. אסף, יאסוף. אשם, ישם.Hashem. Yashar, Ishar. Yatav, Itav. Tov. Rava, Irbe. Baad, Baad, Baadi. Machane, Machanot, Machanim. Mamlacha.Se, ach, beracha, birchato.